چیز کا اجر دیں گا, لیکن علاج کا طریقہ کتاب و سنت کے مطابق ہی ہو. ٹھیک ہے, اسی طرح جو ہے جو بھی اللہ چاہیں گا بہرحال وہی معاملہ ہو سکتا ہے. اور کسی انسان پر جو نظر بد کیسے اثر کرتی وہ ہم نہیں جانتے, اس کی تفصیلات نہیں. اب نظر بد کی پہچان کیا ہے تھوڑا سا وہ بھی دیکھ لیتے ہیں. ہاؤ ٹو ڈیٹیکٹ, کیسے معلوم ہو کہ نظر بد کسی کو لگی ہے؟ چند باتیں آپ کے سامنے میں رکھ دیتا ہوں. نظر بد سے کیا ہوتا ہے, غیر معمولی تبدیلی یا تغیر, جس کو بولتے تغیر سمجھتے ہیں, طغیانی. جیسا کہ ایک ندی ہے اس میں پانی نہیں ہے اور اچانک باڑھ آ گئی, ہوتا ہے نا کبھی, بہت سے لوگ اس میں مر جاتے ہیں, بہہ جاتے ہیں گھر بار, کیوں تو 8 مہینے ندی سوکھی ہوتی, 4 مہینے پانی, لیکن اچانک گرمی کے موسم میں اس کو بولتے طغیانی. اچانک سوکھی ندی میں باڑھ آ گئی, سمجھ رہا, اچانک کسی علاقے میں بارش ہی نہیں ہو رہی لیکن پانی ایسا آ رہا نالوں میں کہ نالے بھر کر جا رہے, تو کوئی آدمی سیفٹی بھی نہیں کرتا نا. بارش آتی رہی تو آدمی سیفٹی کرتا ہے کم از کم, ہوتا نہیں. تو طغیانی, تو اچانک جسمانی یا ذہنی تغیر طغیانی میں ایک دم بدل جانا, یہ ایک علامت ہوتی ہے جن کی, جادو کی اور نظر بد کی. ایک دم صحت مند انسان ایک سیکنڈ پہلے اور اچانک گر گیا, سیکنڈ مومنٹ, سو کچھ صحت میں پرابلم, سمجھ رہے آپ, یہ ہے اچانک, سمجھ رہے نا آپ, اچھے سے ایک بیماری کی طرف چلا گیا, یہ ایک بہت بڑی علامت ہوتی ہے. لیکن ایک بات آپ ہمیشہ یاد رکھیے, ہم جب جادو کی بات کرتے ہیں, ہم جب نظر بد کی بات کرتے ہیں, تو یہاں میڈیکل یا میڈیکیشن کا امپورٹنس ہم کم نہیں کر رہے کسی بھی حال میں, وہ بھی ہونا چاہیے, وہ بھی بہت امپورٹنٹ چیز ہے. یاد رکھیے, دواخانے جانا, چیک اپس کرانا, سائیکٹرسٹ کے پاس جانا, مینٹل چیک اپس کرانا, مینٹل کاؤنسلنگس کرانا. ہوتا ہے کبھی آدمی نفسیاتی پریشانی میں ہوتا ہے, نہ اس پہ جن ہوتا ہے, نہ اس پہ جادو ہوتا ہے, نہ اس کو نظر بد لگتی, تو اس کو چاہیے کہ وہ یہ سب کرے. ہمارے پاس ہمارے ماحول میں میڈیکل چیک اپ تو بہرحال کر لیتے ہیں ہم لوگ, سائیکٹرسٹ چیک اپ کا بہت بڑا مسئلہ ہے. ایسا بہت سے لوگ میرے پاس آتے ہیں مشورہ, تو میں کہتا ہوں دیکھیے یہ مشورہ میں دینے سے پہلے یہ کہوں گا ایک سائیکٹرسٹ کاؤنسلنگ آپ کر لیں, پاگل تھوڑی ہو فیض بھائی ہم آپ دواخانے بھیج رہے. اور حالت یہ ہے کہ ایک مرتبہ میں ایک دواخانے کے پاس سے گزر رہا ہوں, پاگلوں کا ایک دواخانہ ہے, مینٹل ہاسپٹل ہے, یا سائیکٹرسٹ لوگوں, تو وہاں دو لوگ وہاں سے نکل رہے ہیں, میں ان کو سلام بھی کر رہا ہوں تو مونچھ پا کے بھاگ رہے. مطلب ہمارے معاشرے میں, ہند پاک میں, انڈیا پاکستان میں حالت یہ ہے, سائیکیٹرسٹ کاؤنسل تو دور, صرف ایک سائیکیٹرسٹ کے دواخانے یا کمپاؤنڈ میں جانا بولے تو برائی کی علامت ہے. لوگ دور سے کیا بولیں گے, لوگ میں پاگل تو نہیں ہوگا, بھاگو یہاں سے, دواخانے سے نکلتے کوئی مل گیا, ارے بھائی میں نہیں پاگل ہوں, میں دیکھنے آیا تھا, میں نہیں, تم سمجھیں گے نہیں تو میں آیا ہوں, اتنا اتنا وہ ہے نہیں. ایک سائیکیٹرسٹ کاؤنسلنگ, ٹھیک, اور دوسرا ایسا کوئی انسان جو, جس کو ہم کہیں گے ایسے امراض جو انسان کے جو ہے جنسی تعلقات سے تعلق رکھتے ہیں, ان میں بہت ڈر رہتا ہے ان کو, اتنا ڈر اور اتنا منہ چھپاتے اسی کوئی انتہا نہیں. مطلب سیکس ریلیٹڈ پرابلمز جو ہوتے ہیں اتنا کہ وہ سائیکیٹرسٹ کاؤنسلنگ سے زیادہ خطرناک رہتی. یہ ایکسپیرینس مجھے اس لیے بھی ہے کہ میں میڈیسن کا بزنس کرتا تھا, تو بہت ساری میڈیسنس ایسی آتی تھی جو اس سے ریلیٹڈ ہوتی تھی, ٹھیک, سیکچوئل پاور سے یا قوت باہ سے, تو ہم لوگ اس کو بہت ساری جگہ مارکیٹنگ کرتے تھے, بہت سارے ڈاکٹرز تھے جہاں ہم جاتے تھے, اگر وہاں کبھی ہم پہنچ جاتے تو سارے لوگ منہ چھپا لیتے تھے, کوئی اخبار پڑھنا شروع کر دیتا تھا, کوئی بک لگا دیتا تھا, کوئی بھاگ جاتا تھا, ارے واہ فیض بھائی آگے گئے, بھاگو یہاں سے. تو میرا تو خیر فیلڈ تھا چونکہ وہ دواؤں کو ہم سیل کرتے تھے, پروڈکٹ بتانا ہوتا تھا, جنرلی مارکیٹنگ ریپرزینٹیو تھے ہم, بس وہ جاتے تھے, کبھی اگر میں بھی جاتا تھا, تو جب میں نے دیکھا لوگ اتنا ڈرتے ہیں. دیکھیے بیماریاں ہیں اللہ نے دی ہے, ٹھیک ہے, علاج کرانے میں سمجھتا ہوں شرم محسوس کرنا یہ خود ایک انڈین, جیسا جس کو کہیں گے انڈین پاکستانی بنگلہ دیشی ایک مینٹیلٹی ہے کہ علاج چاہے کوئی بھی ہو اس میں بھی شرم اور حیا, مطلب اس معاملے میں کہ جہاں ہونا نہیں چاہیے وہاں بھی ہوتی ہے. علاج کرانے میں کہے کی شرم, میرے کو زخم آ گیا مجھے علاج کرانا, نہیں نہیں لوگ کیا بولیں گے, میں کیسا جاؤں گا, لوگوں کیا جواب دوں گا, کیسے لگا بولوں گا, اس کو کیا جواب دوں گا, اس کو کیا جواب دوں گا, پڑوسی کیا سمجھیں, انہوں کیا سمجھیں گے, انہوں سمجھیں گے اس کو, مار کیا انہوں سمجھیں گے اس کو, اتنی باتیں سوچ رہا ہوں خالی علاج سے پہلے. کسی آدمی سائیکیٹرسٹ کاؤنسلنگ کی ضرورت ہے, آدمی پاگل ہوگا دواخانے, نہیں بھائی ملنے ہم نے جائیں گے, گھر پہ آئے تو بلا بابا, وہاں جانے کے بعد لوگ ہم کو سمجھ لیے تو اچھے خاصے ہم پہلے, اتنا ڈر ہے. سائیکیٹرسٹ کاؤنسلنگ کرانا چاہیے, کبھی کبھار یہ بھی ضروری ہوتا ہے, چونکہ اس میں کوئی جادو نہیں ہوتا ہے, کوئی نظر بد نہیں ہوتی, کوئی آصف نہیں, مینٹل انسان ڈسٹرب ہوتا ہے, سمجھ رہا, تو یہ کرانا چاہیے. اب یہ ہونے کے بعد ہم دم بھی کریں گے یا اس سے پہلے دم بھی کریں گے, لیکن یہ چیز بھی کرانا چاہیے, میڈیکل چیک اپس اینڈ سائیکیٹرک کاؤنسلنگ, چونکہ نظر بد کا جادو سے اس کا تعلق ہے, اس لیے میں چاہ رہا ہوں. کبھی آدمی بھی جادو نہیں ہوتا ہے, وہ نفسیاتی پاگل ہو جاتا, اور آپ اس کا اگر جادوگر کا علاج کرائیں گے تو میں سمجھتا ہوں, معاف کرنا, کسی راکھی یا مالج کے پاس بھی کرائیں گے تو اس کو وہ فائدہ نہیں ملیں گی, وہ شفا جو ہونا چاہیے, سمجھ رہے آپ, چونکہ اس کو جادو ہے ہی نہیں, اس کو ایکچولی مینٹل ڈس آرڈر ہے, کوئی ڈسیز ہے, ٹھیک, اس بات کو ہم سمجھیں. ٹھیک, اب جو ہے لیکن واقعی میں اگر نظر بد ہے یا اس طرح کا ہے, تو چند چیزیں جس سے پتہ چل سکتا ہے نظر بد ہے, اس میں ایک چیز یہ ہے کہ چہرے پر پیلاہٹ ہونا اور حلقے پڑ جانا, جو کہ حدیث میں ہی ہے نا, कि आप सब देखा बच्ची का चेहरा पीला था तो कहा इस पर दम करो। तो चेहरे का पीला हो जाना जो एबनॉर्मल होता है, येलोइश चेहरा हो जाता है, ठीक है। और उसके साथ साथ जो है नीचे जो है हल्कों का पड़ जाना, इसी तरह जो है सीने में जो है घुटन का एहसास होना, मतलब आदमी अच्छा है उसको कोई चेस्ट का डिसीज़ नहीं फिर भी घुटन का महसूस होना, तिलावत सुनने या दम करने पर मुख्तलिफ़ किस्म की परेशानियाँ लायक होना, कोई इस पर तिलावत कर रहा है दम कर रहा है तो परेशान हो जा रहा है मुख्तलिफ़ किस्म की। इसी तरह जो मामूल से ज़्यादा गर्मी महसूस होना कंटिन्यूसली, परेशान की पसीना जा रहा है और परेशान रह रहा है मामूल से ज़्यादा, नॉर्मल तो एक अलग चीज़ है, अब नॉर्मल। इसी तरह जो पसीने का आना, और ख़ास तौर से, और इसमें बहुत सारी बातें ऐसी जिसकी मैं हदीस से कोई दलील नहीं दे पाऊँगा, लेकिन ये उलमा की तज्जिए समझते हैं आप, कुछ चीज़ों का एक्सपेरिमेंट करके देखा गया कि आदमी पे ये जो इलाज कर रहे हैं ये ज़्यादा हो रहा है तो लिहाजा ये सिम्टम्स हो सकते हैं। लेकिन अगर आप आगे पूछें दलील तो मैं कहूँगा ये दलील तज्जिया है उलमा का, कि उन्होंने देख देख कर पता किया कि ऐसा ऐसा ये हो रहा है, ठीक है। तो ख़ास तौर से पसीने का कमर से नीचे के हिस्से में, मतलब ऊपर उतना नहीं आता लेकिन नीचे, कमर से नीचे, वेस्ट से नीचे पसीने का कसरत से आना। इसी तरह जो है पहलुओं में दर्द महसूस होना, ठीक है। इसी तरह जो बेचैनी की कैफियत होना और इधर उधर देखने और मुतवज्जे होते रहना कंटिन्यूस, मतलब हमेशा बेचैन और हमेशा परेशान होना, ये भी कैफियत देखी गई बहुत सारे जो लोग जिनको जिन तकलीफ देते हैं या नज़र हो जाती है उनके साथ ये कैफियत, खामखा बेचैन होते और कंटिन्यूस देखते रहते हैं। और ख़ासतौर से उंगलियों की हरकतें कंटिन्यूस करते रहेंगे, आप देखिए कभी किसी को अगर जिन का असर है, जादू का असर है और उसको पजेस उसके जिस्म है, तो वो कंटिन्यूस एक तो बेचैन रहेंगे और एक मुख्तलिफ किस्म की खाली उंगलियों से खेल करते रहेंगे। आप देखिए कभी साइकेट्री, मतलब दवाखाने जहाँ बहुत से लोग मेंटल डिसऑर्डर के लाए जाते हैं, बहुत सारे, चूँकि बहुत सारे नॉन मुस्लिम्स और बहुत सारे पढ़े लिखे लोग दावा करते हैं कि जादू वगैरह नहीं होता, तो वो साइकेट्रिस्ट काउंसलिंग के लिए कंटिन्यूस जाते हैं जहाँ इलाज हो भी नहीं पाता बहुत सी बार। तो आप देखिए वो हरकतें करते हैं, अजीब व गरीब हरकतें और कंटिन्यूस परेशानी। इसी तरह जो रोना या किसी चीज़ के बगैर सबब के आंसू का आना, एक तो कंटिन्यूस बहुत ज़्यादा रोना या बगैर किसी वजह के आंसू जाते रहना आँखों में से, ये भी उसकी अलामत है। इसी तरह जो है पहलुओं का जो है पलकों का जो है फड़कना, इसी तरह जिस्म के मुख्तलिफ हिस्सों में खुद ब खुद हरकत होना, जैसे अचानक हाथ है और वो उसमें एक किस्म की थरथराहट, अचानक पैर और शिवरिंग उसके अंदर आ रही, इसी उत्ते पार्ट है, बाकी बॉडी सब सही है, ठीक है। अचानक पलकें और वो कंटिन्यूस फड़क रही, अचानक नसें और वो खाली सर की हलती, अचानक हाथ है और वो अचानक यहाँ, समझा, किसी हरकत में आ जाना, ये भी उसकी अलामत है। इसी तरह जो है दिल, जो है दिल डूबे की कैफियत होना, हमेशा डिप्रेस्ड, डिप्रेशन भी शैतान की एक हरबों में से खरबा आया था, डिप्रेस्ड दिल डूबा जिसको बोलते कैफियत है ना। इसी तरह जो है पट्ठों का अकड़ जाना, खींचना और दर्द करना, नींद जो है, नींद में जो है नीम बेहोशी, कभी सो रहे तो नीम बेहोश, मतलब पूरे बेहोश नहीं लेकिन बेहोशी जैसी कैफियत हो जा रही, उठा रहे भी तो पड़े हुए हैं, गिर भी जा रहे तो हिस नहीं है, ठीक है। या फिर नींद ही ना आना, समझ रहे हैं आप, कि हमेशा है तो सो रहा, आँख कभी बोलते आँख खुल जा रही इसलिए कि नींद आती नहीं है, ठीक, या नीम बेहोशी की कैफियत तारी हो जाती है, ठीक। इसी तरह जो है तिब्बी और किसी भी मादी सबब के बगैर, मेडिकल और किसी भी वर्ल्डली रीज़न के बगैर, जिसको दुनियावी वजूहात के बगैर जो है जिस्म पर नीले छत्तों का आ जाना, जो है ब्लू टाइप के ऐसे ऐसे खून घुट गया वैसे छत्तों का डेवलप होना, ये भी उसकी कुछ अलामत में से अलामत है। कुछ की दलील तो हदीस से मिलती है और बाकी जो है तज्जिया है जो उलमा ने किया, जो इलाज करते हैं, मालिज होते हैं, राखी होते हैं, उन लोगों के एक्सपेरिमेंट्स के जो रिजल्ट्स थे वो मैंने आपके सामने रखे। लेकिन अगर आप मुझसे इनके दलाइल पूछेंगे तो मेरे पास इसकी कोई हदीस से नहीं, सिवाय पीलापन पड़ना और आँखों में हल्के आना, इंसान का एक्स्ट्रॉर्डनरी दुबला हो जाना, चूँकि सेहत ख़राब रहना नज़र लगने से। लेकिन इसके अलावा बाकी तमाम चीज़ें जो है एक्सपेरिमेंट उलमा ने तज्जिया किया है, और कुछ वजूहत हदीस भी इसके लिए बनी, जैसा कमर के नीचे का मैंने कहा ना, आगे हदीस आएंगे तो उससे भी कुछ चीज़ें